एक्लै नै छोडेर अर्कै सँग मन मुटु जोडेर गए मलाई धोका दिएर तिम्रै हुन्छु भन्थे बचाका सम खान्थे तर आफै गए आज खुसीले you. आत्मा एउटै थियो मना आज एकलो भइदियो जीवना गए गए मलाई धोका दिएर तिम्रै हुन्छु भन्थे बजारका साम खान्थे तर आफै गए आज खुसी एउटै थियो मना आज एकलो भइदियो जीवना